नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले चितवनको क्षेत्र नम्बर 4 कङ्ग्रेसको जित भन्दा पनि मतान्तर महत्त्वपूर्ण रहेको बताउनु भएको छ। नेपाली कङ्ग्रेस गाउँ समिति गुञ्जनगरले आज क्षेत्र नम्बर 4 आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यसअघि सभापति सुशील कोइरालाले प्राप्त गरेको भन्दा बढी मत ल्याउने गरी प्रचारमा लाग्न आग्रह गर्नुभयो। सभापति कोइरालाले चितवन क्षेत्र नम्बर 4 छाडेको नभएर रोजेको बताउँदै उहाँकै प्रतिनिधिको रूपमा रहेका कङ्ग्रेस उम्मेद्वार रामकृष्ण घिमिरेलाई निर्वाचित गराउन आह्वान गर्नुभयो। सभापति कोइरालाले चितवनमा माग गरे बमोजिमका परियोजनालाई विशेष प्राथमिकतामा राखेको बताउँदै उहाँले यस क्षेत्रको विकासका लागि सोझो पहुँचका आधार रूपमा घिमिरेको विकल्प नरहेको बताउनुभयो। आउँदा निर्वाचनमा सुकुम्बासी समस्या ल्याउन नपर्ने गरी समाधानको बाटो खोज्न कङ्ग्रेस लागेको बताउनुभयो। सबैले जित्ने संविधान बनाउनका लागि कङ्ग्रेस लागि परेको समेत उहाँले बताउनुभयो। माघ 8 गते बन्ने संविधानले देश र जनता दुवैले जितेको अनुभूति गर्न पाउने भन्दै उहाँले त्यसका लागि सबैलाई मिलाउन लागि परेको बताउनुभयो। उहाँले कसैको पनि हार अनुभव नहुने गरी लोकतान्त्रिक संविधान बनाउने कङ्ग्रेसको मुख्य एजेन्डा रहेको औँल्याउनुभयो। पार्टी सभापतिले दोब्बर मतले जितेको क्षेत्र नम्बर 4 जितका लागि भन्दा पनि कति बढी मत लिन सकिन्छ भन्ने अभियानका साथ लाग्न उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेले संविधान निर्माणसँगै विकास निर्माण र सुकुम्बासी समस्या समाधानका लागि पार्टीले आफूलाई उम्मेद्वार बनाएको बताउनुभयो। सो अवसरमा नेपाली कङ्ग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ र सचिव जितनारायण श्रेष्ठले जनजाति महिला सबैको पक्षमा कङ्ग्रेस उदार भएको बताउँदै क्षेत्र नम्बर 4 कङ्ग्रेसको पक्षमा जनलहर बढेको बताउनुभयो। नेपाली कङ्ग्रेस गुञ्जनगरका सभापति शालिग्राम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विष्णु ढकाल, तारा भट्ट लगायतले बोल्नु भएको थियो। घर दैलो अभियान अन्तर्गत नेपाली कङ्ग्रेसले आज पनि भरतपुर नगरपालिकाका सबै ओडा र गाविसहरूमा प्रचार प्रसार गरेको प्रचार संयोजक निर्मल कुमार श्रेष्ठले जानकारी दिनुभयो। दलित आन्दोलनका अगुवाहरूले चितवन क्षेत्र नम्बर 4 उपनिर्वाचनमा उम्मेद्वार बन्नुभएकी महिला नेत्री पार्वती रावललाई विजय गराउन क्षेत्रका सम्पूर्ण उत्पीडित दलित र आम मतदाताहरूलाई आह्वान गरेका छन्। महिला तथा पिछडिएका समुदायको अधिकारका लागि उम्मेद्वार रावलले देखाएको निरन्तरको क्रियाशीलतालाई सम्मान गर्दै क्षेत्रका सम्पूर्ण मतदातालाई मतदानका लागि आग्रह गरेको उनीहरूले बताएका छन्। भरतपुरमा आज भएको अन्तर्क्रियामा मुक्ति समाज नेपालका केन्द्रीय सल्लाहकार रामसिंह विश्वकर्माले मुलुकमा अझै पनि दलित र महिलामाथि विभेद कायमै रहेकाले सशक्त उम्मेद्वारको रूपमा रहेकी पार्वती रावललाई विजय गराउन क्षेत्रका सम्पूर्ण दलित समुदाय एकजुट हुनुपर्ने बताउनुभयो। दलित नेता विश्वकर्माले क्षेत्र नम्बर 4 अहिले उठेका अन्य उम्मेद्वारहरूमध्ये दलित महिला र पिछडिएकाहरूको अधिकारको स्थापनामा महिला नेत्री रावल नै उपयुक्त रहेको जिकिर गर्नुभयो। त्यस्तै मुक्ति समाज, बुद्धिजीवी तथा कर्मचारी विभागका केन्द्रीय सदस्य कृष्ण बैलकोटीले सामाजिक विभेदको अन्त्य गर्न पनि महिला अधिकारका क्षेत्रमा कटिबद्ध उम्मेद्वार पार्वती रावललाई विजय गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। यसै गरी नेपाल जातीय उत्पीडित मुक्ति समाज चितवनका अध्यक्ष सहदेव लकान्द्रीले यसपटक महिला नेत्री पार्वती रावललाई दलित समुदायले जिताउने उद्घोष गर्नुभयो। जनमत रावलको पक्षमा रहेको दावी गर्दै लकान्द्रीले आफ्नो संस्थाले क्षेत्रमा विशेष अभियान थालेको बताउनुभयो। क्षेत्रका 7 गाविस र भरतपुर नगरपालिकाका 5 ओडाहरूमा अभियान चलेको जनाउँदै दलित समुदायलाई प्रशिक्षित गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। क्षेत्रमा रत्नलाल गोतामे, चक्र रुचाल, विजय विश्वकर्मा, कश्यामलाल विश्वकर्मा, माया नेपाली, शिवकुमारी गोतामे, टेकलाल विश्वकर्मा, अविनाश विक, दीपक सिंह परियार, मीनबहादुर परियार लगायतका दलित नेताहरूलाई अभियान सञ्चालनका लागि खटाइएको उहाँले जानकारी दिनुभयो। क्षेत्र नम्बर 4 मतदाताको सङ्ख्या 65,299 छ, जसमध्ये 6,000 दलित मतदाता रहेका छन्। चितवनका विभिन्न स्थानमा बिना दर्ता र मापदण्ड विपरीत सञ्चालनमा रहेका बालगृहमा रहेका 6 जना बाल बालिकाको उद्धार गरिएको छ। उद्धार गरिएका 4 बालिका र 2 बालकलाई रत्नगरस्थित सहारा घर, रामजनकी बालिका आश्रम, देवघाट मुक्ति बालगृह र पहिलो प्रेम मेघोलीमा पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले जानकारी दिनुभयो। चितवन प्रशासन र जिल्ला बाल कल्याण समितिले गरेको अनुगमनमा बिना दर्ता र मापदण्ड विपरीत बाल गृह सञ्चालन रहेको पाइएपछि उनीहरूको उद्धार गरिएको शर्माले बताउनुभयो। मापदण्ड पुरा गर्न दर्ता गर्न र दर्ता गर्न दिएको समय सीमामा कुनै काम नगरेपछि हस्तक्षेप गर्नु परेको उहाँले बताउनुभयो। 2 पटक चितवनको प्रभात किरण सेवा समाजमा रहेको बाल बालिकालाई समेत उद्धार गरी सुविधायुक्त बालगृहमा पठाइएको थियो। जिल्लामा अझै दर्जनौ बालगृह मापदण्ड विपरीत रहेका जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। चितवनमा करिब 3 दर्जन बालगृहमा 1000 भन्दा बढी बाल बालिका रहेको अनुमान गरिएको छ। पूर्वी चितवनको रत्नगर साथ निपनीमा गैराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बसको ठक्करबाट हेटौँडा नगरपालिका 3 चौकी टोलका अन्दाजी 30 वर्षका मुकेश सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नगरले जनाएको छ। काठमाडौँबाट गौरका लागि छुटेको NA 5X527 नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको NA 1548 नम्बरको मोटरसाइकललाई राति 1:30 बजेतिर ठक्कर दिएको थियो। सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी प्रमुख एवं प्रहरी नायब प्रेक्षक टीका बहादुर कार्कीले जानकारी दिनुभयो। 15 राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा चितवनमा विभिन्न कार्यक्रम गरिएको छ। सप्ताहावधिभर विभिन्न सङ्घ संस्था र टोल विकास संस्थाले आफ्ना टोल सरसफाई गर्नुका साथै वातावरण सफा राख्न चेतना फैलाउने कार्यक्रम गरेका छन्। जुन 5 तारिकमा परेको विश्व वातावरण दिवसको दिनबाट सरसफाई सप्ताह सुरु भएको थियो। सप्ताहको अन्तिम दिन आज भरतपुर स्थित पृथ्वी टोल सुधार समिति हाकिमचोकले र्याली निकालेको थियो। वातावरणलाई स्वच्छ राखौँ, रुख रोपौँ, वन जोगाउन जोगाउँ लगायतका नारा लेखेका प्ले कार्ड सहितको र्यालीले हाकिमचोक, रिजाल चोक, बोस्टन कलेज लगायतका स्थान परिक्रमा गरिएको समितिका अध्यक्ष टिकाराम सुविदीले जानकारी दिनुभयो। उद्योग वाणिज्य सङ्घ खैरनीको आयोजनामा आज पूर्वी चितवनको खैरनीमा स्वच्छ वातावरण दीर्घ जीवन विषयक नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ। विश्व वातावरण दिवस तथा 15 सरसफाई दिवसको अवसर पारी आयोजना गरेको सो कार्यक्रममा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति खैरनीको संयोजनमा भएको हो। खैरनी नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खैरनी उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष बलराम अर्याल, वर्तमान अध्यक्ष गुणराज श्रेष्ठ, निवर्तमान अध्यक्ष केशव पाठक, रेडक्रस खैरनीका सभापति सानुकाजी पाण्डे लगायतले बोल्नु भएको थियो। नगर क्षेत्रका खैरनी उच्च मावि, कङ्काली मावि, गवई मावि, कपिया उच्च मावि र जनजीवन उच्च माविको सहभागिता रहेको सो प्रतियोगितामा जनजीवन उच्च माविकी सुनिता आले प्रथम, गवई माविकी अर्चना भण्डारी द्वितीय र खैरनी उच्च माविका मुस्तफा मियाले तृतीय स्थान हासिल गरेको उद्योग वाणिज्य सङ्घ खैरनीका अध्यक्ष गुणराज श्रेष्ठले जानकारी दिनुभयो। प्रतियोगितामा डेजी उच्च माविका श्रीचन्द्र वाग्ले, गुलोसाइन उच्च माविका पूर्णप्रसाद रिमाल र नेपाल आदर्श आवासीय माविका डिलनाथ लामिछानेले निर्णायकको भूमिका खेल्नु भएको थियो। समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम अन्तर्गत कबुलियत वन कार्यक्रमलाई आगामी दिनमा वन तथा भू संरक्षण मन्त्रालयले निरन्तरता दिने भएको छ। वन विभागले संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष र फिनल्यान्ड सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा सो कार्यक्रमलाई हाल 26 जिल्लामा सञ्चालन गरेको छ। वातावरण संरक्षण एवं गरिबी न्यूनीकरण गर्ने ध्येयले विभागले विक्रम सम्बत 2049 सो कार्यक्रम सञ्चालन गर्दै आएको छ। आर्थिक एवं प्राविधिक सहयोग पुर्याइरहेका ती 3 निकायको सहयोग यस वर्षदेखि अन्त्य हुने र थप सहयोगका लागि हालसम्म कुनै जानकारी नआएको भन्दै विभागले विपन्न दलित आदिवासी जनजाति महिलाको आर्थिक एवं सामाजिक अवस्थामाथि उठाउन कबुलियती वन प्रभावकारी भएको हुँदा आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको हो। 22 वर्षको अन्तरालमा हालसम्म 7418 कबुलियती वन समूह गठन भए कम हैसियतका 42,835 हेक्टर वन क्षेत्र करिब 40 वर्षका लागि 30 समूहलाई हस्तान्तरण भएको छ। पूर्वी चितवनको पर्यटकीय स्थल कङ्कालीमा आएको मन्दिर पुग्ने 4 किलोमिटर गोरेटो बाटोलाई सुधार गरिएको छ। मन्दिरमा आउने भक्तजनहरू र पर्यटकको सहजताका लागि सो बाटो व्यवस्थित गरिएको हो। स्थानीय नवप्रभात विकास केन्द्र चैनपुरको आयोजना र जिल्ला विकास समिति चितवनको पर्यटन प्रवर्धन शाखाको आर्थिक सहयोगमा सो बाटोको सुधार गरिएको हो। बाटो पुनर्निर्माण गर्न 300 बढी स्थानीयवासीहरूले श्रमदान समेत गरेको केन्द्रका अध्यक्ष डेल्ला राम सापकोटाले जानकारी दिनुभयो। बाटो निर्माणका लागि जीविस चितवनले 1 लाख रुपियाँ रकम उपलब्ध गराएको छ। अब बाटो निर्माणपछि मन्दिरको प्रवर्धन गर्न खरिन नगरपालिकाले समेत चासो दिने स्थानीयवासीको विश्वास छ। केन्द्रले सो क्षेत्र भविष्यमा मौलाकालीका जस्तै प्रख्यात हुने दावी समेत गरेको छ। नवलप्रासीको डन्डा बजारबाट 2 स्कुली विद्यार्थी आज बिहान अपहरणमा परेका छन्। बाल कल्याण प्राथमिक विद्यालय अग्यौली 8 कक्षा 3 अध्ययनरत 9 वर्षकी पूजा कुमार र कक्षा 1 अध्ययनरत वर्ष 5 प्रवीण कुमार अपहरणमा परेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ। आज बिहान स्कुल जाने क्रममा पल्सर मोटरसाइकलमा आएका महिला र पुरुषले उनीहरूलाई अपहरण गरेका हुन्। अपहरणकारीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। अभिभावक र शिक्षकहरू आफ्नो छोराछोरीको खोजीको लागि प्रहरीसम्म पुगेको विद्यालयका प्रधानाध्यापक निमप्रसाद अर्यालले जानकारी दिनुभयो। नवलप्रासीमा अपराध नियन्त्रण र सीमा सुरक्षा कडा पार्न प्रहरीले भन्सारमा सिसिटिभी जडान गरी निगरानी बढाएको छ। सीमावर्ती क्षेत्रबाट हुने तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरीले छोटी भन्सार महेशपुर वाल्मीकि नगर र गैंडाकोटमा सिसिटिभी जडान गरेर गस्ती बढाएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख विष्णुहरि गौतमले सीमाबाट हुने तस्करी नियन्त्रणका लागि सिसिटिभी जडान गरी सादा पोसाकका प्रहरी परिचालन गरेका कारण अवैध तस्करी नियन्त्रण गरेर राजस्व बढेको उहाँले जानकारी दिनुभयो। 1 वर्षको अवधिमा बरामद गरिएको अवैध कपडा रासायनिक मल हार्डवेयरका सामान विद्युतीय सामान गुटका पुकार जस्ता वस्तुहरूबाट 1,65,00,000 राजस्व सङ्कलन भएको पनि उहाँले जानकारी दिनुभयो। पूर्वी चितवनको रत्नगरमा जारी जिल्ला स्तरीय 3-on-3 बास्केटबल प्रतियोगिताको उपाधिका लागि रामपुर र नानगढ भिन्ने भएका छन्। पूर्वी चितवन बास्केटबल क्लब टाँडीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा रामपुर बजार र व्हाइट फिदर नानगढ बीच प्रतिस्पर्धा हुन लागेको हो। चितवनको इतिहासमै पहिलोपटक भएको प्रतियोगिताको फाइनल खेल भोलि न्यु क्यापिटल कलेज रत्नगरमा हुने प्रतियोगिता संयोजक सुजन बानियाले जानकारी दिनुभयो। रामपुरले आयोजक पूर्वी चितवन बास्केटबल क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको भने नानगढले शहीद स्मृति बहुमुखी कलेजलाई हराउँदै उपाधि नजिक पुगेको हो। प्रतियोगिताको विजेताले ट्रफी सहित नगद 15,000 मेडल र प्रमाणपत्र तथा उपविजेताले ट्रफी सहित नगद 7,000 मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक बानियाले जानकारी दिनुभयो। जिल्लाका 8 टिम सहभागी प्रतियोगिता गत 25 गतदेखि सुरु भएको थियो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न रहेको छ। आगामी संविधानमा धर्म परिवर्तन दण्डनीय हुनुपर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? ए लोकतन्त्र विरोधी बोली, बी राजसंस्था विरुद्ध अनेखेल, र सी सही कुरा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 स्पेस दी POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टुडा बिर्ग सडक खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसी काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656-63063, मोबाइल नंबर 98551-7743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम